हार्दिक हार्दिक स्वागत गर्न चाहन्छु अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण 104.5 मेगाहर्जमा अर्पण शुभ साँझको अर्को एउटा रमाइलो बसाइ लिएर आज पनि हामी तपाईँलाई भेट्नको लागि उपस्थित भइसकेका छौँ। प्रविधि कक्षमा हुनुहुन्छ यति बेला विष्णु अनि तपाईँको साथमा छु म प्रतीक्षा। तपाईँलाई थाहा नै छ अर्पण शुभ साँझको व्यवसाय लिएर हामी हरेक दिन आउँछौ। साँझ 7 बजे पछाडि करिब करिब आधी घण्टा तपाईँसँगै रहन्छौ। मिठा मिठा लोकदोहोरी भाकाहरूलाई तपाईँको माझमा राख्छौ अनि तपाईँको दिनभरिको थकानलाई एक किसिम भए पनि तपाईँलाई आज टाढा राख्ने कोसिस गर्छौ। 0556 63 332 र 0556 63 333 यो बाटो तपाईँको लागि खुला गरिसकेका छौ। आउन चाहनुहुन्छ भनेदेखि फोन गरिहाल्नुहोला। र यति बेला अर्पण शुभ साँझको व्यवसायमा कोही साथी आइसक्नु भएको छ, उहाँलाई स्वागत गर्छु। हेलो, हजुर दिदी नमस्ते। नमस्कार, कहाँबाट को बोल्दै हुनुहुन्छ? म कोराकदेखि कुमार लामा। कोराकदेखि कुमार लामा, हजुर। अनि के छ कुमारजी हालखबर? ठिकै छ, अनि हजुरको? मेरो पनि ठिक छ। अनि कुमारजीको खाना भयो कि भएको छैन? मेरो पनि भएको छैन, अब कार्यक्रम सके पछाडि। अनि कुमारजीले अब बस्ने भाका मार्फत चाहिँ कसलाई सम्झिनुहुन्छ? धन्यवाद। हजुर हुन्छ कुमारजी, अलि भने छुटौ नमस्कार। कुमार आउनु भएको थियो कुराकबाट, निकै सानो आवाज आइरहेको थियो उहाँको। र तपाईँ पनि आउन चाहनुहुन्छ भनेदेखि चाहिँ हामीलाई फोन गर्नुहोस्। तपाईँको दिनभरिको थकालाई एक किसिम भए पनि तपाईँबाट टाढा राख्नको लागि मिठा मिठा लोकदोहोरी भाकाहरूको साथमा हामी उपस्थित हुने गर्छौँ। र आज पनि तपाईँहरूको माझमा छौँ। कोही साथी हुनुहुन्छ, उहाँलाई स्वागत गर्छु। हेलो, हजुर नमस्कार, कहाँबाट को बोल्दै हुनुहुन्छ? ओहो, आवाजै बुझिरहेको छैन मैले त। कोराकबाट को भन्नु पर्यो? हजुर, हेलो, मैले तपाईँको आवाजलाई बुझ्न सकिराखेको छैन। आवाज सानो आइरहेछ, त्यही माथि पनि बिचमा काटिएर आइरहेछ, त्यही भएर पनि तपाईँहरूसँग अलिकति राम्रोसँग कुरा गर्न सकिराखेको छैन मैले यति बेला। 0556 63 332 र 0556 63 333 यो बाटो तपाईँको लागि खुल्लै छ। अर्को साथी हुनुहुन्छ, उहाँलाई स्वागत गर्छु। हेलो, हेलो नमस्ते। हजुर नमस्कार, कहाँबाट को बोल्दै हुनुहुन्छ? मकवानपुर काँग्रा साथबाट रिमलाल चेपाङ। रिमलाल चेपाङ मकवानपुरबाट, हजुर। अनि के छ रिमलालजी हाल खबर? एकदम ठिकठाक खरिदी बसे बसाउ भन्नु पर्यो, दिन त्यो काम व्यस्त छ आज भोलि, अनि घाममा त्यतिकै काम गर्न पनि सक्दैन, त्यतिकै बसी बसाइ नै छ है। दिदी ल ठिक छ, अनि खाना खानुभयो कि छैन नि अहिले? हजुर खाएको छैन दिदी, एकछिन पछि खाने। ल ठिक छ, बिस्तारै बिस्तारै खानु होला है। हुन्छ दिदी। अनि अब बज्ने भाका मार्फत चाहिँ कसलाई सम्झिनुहुन्छ रिमलालजीले? सर्वप्रथम हजुरलाई, धन्यवाद। राजा दादालाई, अनि त्यसपछि बुवा मम्मी अनि बहिनी लक्ष्मी मायाको लागि, किशोरी माया अनि तन्ना माया चेपाङ, विष्णु माया चेपाङ र मेरी माया चेपाङ, चमिली चेपाङ, दुदु माया चेपाङ र सन्तलाल चेपाङ, अनि विकास सर अनि कृष्ण बहादुर चेपाङ भनेर चिनिमाग्ने सम्पूर्ण साथीहरूलाई। हुन्छ अहिले भने छुटौँ है। हुन्छ नमस्कार। नमस्कार, रिमलालजी हुनुहुन्थ्यो यति बेला मकवानपुरबाट आउनु भएको थियो। र अर्पण शुभ साँझको व्यवसायमा तपाईँ फोन गर्दै गर्नुहोस्। 0556 63 332 र 0556 63 333 तपाईँको लागि खुल्लै छ यति बेला भने अर्पण शुभ साँझको व्यवसायमा यो रमाइलो भाका तपाईँको लागि। Yeah. पशुपति शर्माले यति बेला बजारमा भित्राउनु भएको नै यहाँ लोकदोहोरी भाका हो पशुपति शर्मा अनि रमेश राज भट्टराईको आवाज रहेको थियो यो भाकामा र तपाईँले सुनिसक्नु भएको सर्पण सुबस आजको व्यवसाय सुन्दै हुनुहुन्छ तपाईँकै लोकप्रिय रेडियो रेडियो अर्पण 104.5 मेगाहर्जमा र साथसाथै इन्टरनेट अनलाइनबाट पनि विश्वको जुनसुकै कुनामा रहेर यति बेला हामीलाई सुनिराख्नु भएको छ र कोही साथी हुनुहुन्छ फोन सम्पर्कमा उहाँलाई स्वागत गर्छु हेलो हजुर नमस्कार दिदी नमस्कार कामाटी को बोल्दै हुनुहुन्छ हजुर म मकनपुरबाट काङ्ग्रेसन मकनपुरमा राजकुमार चेपाङ हो राजकुमार चेपाङ हजुर अनि के गर्नुहुन्छ राजकुमारजीले हजुर बसी बसाओ दिदी बसी बसाइ छ रेडियो अर्पण कतिको सुन्नुहुन्छ एकदम सुन्नुहुन्छ दिदी एकदम सुन्नुहुन्छ मनपर्छ हजुर कार्यक्रमहरू जे धेरै सुन्नुहुन्छ हजुर सधैँभरि माया गर्नुहोस् है हजुर अनि अब बजेट भाकामा त चाहिँ कसरी सम्झिनुहुन्छ तपाईँ हजुर सर्वप्रथम हजुर दिदीलाई धन्यवाद ए कन्तक्रम दादा बजेट दादाको लागि अनि रिमलाल चेपाङ रिमलाल चेपाङ अनि सन्तो अनि सुबहादुर चेपाङ राजकुमार चेपाङ भनेर चिने नचिने सबैको लागि हुन्छ राजकुमारजी अहिले भने छुटौ नमस्कार नमस्कार राजकुमार हुनुहुन्थ्यो यति बेला मकुमारपुरबाट आउनु भएको थियो र यो साँझको बेला हो हामी हरेक दिन तपाईँहरूको माझमा तपाईँसँगै कुरा गर्नको लागि आउने गर्छौँ 056563332 र 056563333 बाटो खुल्ला पनि छ र यति बेला कोही साथी आइसक्नु भएको छ उहाँलाई पनि स्वागत गर्छु हेलो नमस्कार कामटेको बोल्दै हुनुहुन्छ हजुर के भन्नुभयो रे पिठुवादेखि सन्दीप रिजाल सन्देप भन्नुभयो सन्जोग रिजाल ए सन्जोग अनि के गर्नुहुन्छ सन्जोग कस्तो भएको छ इक्जाम? राम्रै भएको छ, रिजल्ट पनि एकदमै राम्रो आओस्, तपाईँले सोचे भन्दा राम्रो आओस्, अग्रिम रूपमा शुभकामना छ मेरो। अनि आज अर्पण शुभ साँझमा पहिलो पटक आउनु भएको हो र? कतिको सुन्नुहुन्छ कार्यक्रम? एकदम माया गर्नुहोस्, अनि फोन सम्पर्क पनि आउँदै गर्नुहोस् है। अब बज्ने भाका मार्फत चाहिँ कसलाई सम्झिनुहुन्छ यति बेला? हुन्छ संजोगजी, छुटौ नमस्कार। संजोग हुनुहुन्थ्यो यति बेला पिछुवाबाट आउनु भएको थियो र अर्पण शुभ साँझको व्यवसायमा तपाईँ पनि आउन चाहनुहुन्छ भनेदेखि फोन गर्नुहोस् 0556563332 र 0556563333 यो बाटो तपाईँको लागि खुल्ला छ। र कोही साथी फेरि पनि हुनुहुन्छ, उहाँलाई पनि स्वागत गर्छु। हेलो हजुर दिदी, नमस्ते। नमस्कार, कहाँबाट को बोल्दै हुनुहुन्छ होला? पदमपुरबाट हाम्रो सरोजी हो। हजुर, के छ खबर? ठिकै छ। किन सानो सानो सोधे बोल्नु भएको छ आज? होइन, थकेला त्यही भएर। के गर्नु भयो आज त्यस्तो? हाम्रो सरोजीलाई यति बेलासम्म पनि मजाले थके लागिरहेछ। हिजो औँसी आउँ खाएर अनि त्यही भएर भने पछाडि आज थके लागिरहेछ। हिजो चाहिँ रमाइलो भयो होइन? ल ठिक छ, रेस्ट गर्नु होला है। दुइटै बाटो खुल्ला छ। अनि को कसलाई सम्झिनुहुन्छ नि अब सरोजीले शुभ साँझ? हजुरलाई धन्यवाद। अनि के अरे घमण्ड राईलाई, हजुर। अनि रेशलाई, हजुर। अनि के अरे मेरो आफ्नो मान्छेलाई, मेरो सानो छोरालाई, अहिले भर्खर आउनु भएको छ नि सन्जु फिटफाबाट, उहाँको लागि। अनि सबैलाई हुन्छ अहिले भनेछु र है। नमस्ते, नमस्कार। सर हुनुहुन्थ्यो यति बेला पदमपुरबाट आउनु भएको हो र तपाईँ पनि आउन चाहनुहुन्छ भनेदेखि फोन गर्दै गर्नुहोला 0556563332 यो बाटो तपाईँको लागि खुल्लै छ। फेरि पनि तपाईँको लागि रमाइलो खालको भाका लिएर आएको छु, त्यस पछाडि पुनः आउँछु। बुढाबाले काम गर्दैनन्, बुढी आमा आइया, घर धान्न सक्छौ सक्दिनौ भन भन मैया। हो बुढाबाले काम गर्दैनन्, बुढी आमा आइया, घर धान्न सक्छौ सक्दिनौ भन भन मैया। मै जन्मेको तिम्रैलाई, बाबा आमा एक्लै छन्, बस्तीनामा घरे ज्वाइँ वरुण छन् कि छैनन् हो, कान्छे तिम्रो दाइर भाइ। बाबा आमा एक्लै छन् बस्तीनामा घरे ज्वाइँ वरुण छन् कि छैनन् हो, कान्छे तिम्रो दाइर भाइ। वरुण छन् कि छैनन् हो, कान्छे तिम्रो दाइर भाइ। माछा मासु दुधै खाउला, खाउला तरै पानी, मलाई त पाउँछौ पाउँछौ पाउला घरै पानी। ओ माछा मासु दुधै खाउला, खाउला तरै पानी, मलाई त पाउँछौ पाउँछौ पाउला घरै पानी। मै जन्मेको तिम्रैलाई, बाबा आमा एक्लै छन्, बस्नु पर्छ घर बाउआमाले एउटै छोरो पाए त के गरम, त्यही छोरा नि घर झैँ बसे भन्ला नि बेसरम। हो बाउआमाले एउटै छोरो पाए त के गरम, त्यही छोरा नि घर झैँ बसे भन्ला नि बेसरम। मै जन्मेको तिम्रैलाई बाबा आमा एक्लै छन्, बस्दिनमा घरे जै बरु छन् कि छैनन् हो कान्छे तिम्रो तैर भए। बाबा आमा एक्लै छन् बस्दिनमा घर जाएँ, निकै नै रमाइलो खालको भाका तपाईँले सुनिसक्नु भएको छ। अर्पण शुभ साँझको व्यवसाय सुन्दै हुनुहुन्छ, अहिले तपाईँको थकालाई मेटाउने प्रयास गरिराखेका छौँ। आउन चाहनुहुन्छ भनेदेखि फोन पनि गर्नुहोला 0956 63 332, यो बाटो तपाईँको लागि खुल्ला छ। र यति बेला अर्पण शुभ साँझको व्यवसायमा कोही साथी आइसक्नु भएको छ, उहाँलाई स्वागत गर्छु। हेलो हेलो दिदी नमस्कार। नमस्कार हजुर, कहाँबाट को बोल्दै हुनुहुन्छ? म कोराक साथबाट, कोराकबाट प्रमोद घलान। प्रमोद घलान हजुर, अनि के गर्नुहुन्छ प्रमोदजीले? म यस्तै हो दिदी, अब किसानी अब के गर्नु, अहिले खासै केही छैन है। भर्खर कामबाट आएर बसिरहे मार्दै। ल ठिक छ, यति बेला अर्पण शुभ साँझ नै राख्नु भएको छ नि है? हजुर हजुर। ल ठिक छ, अनि खाना खाने बेला त्यसो भए भएको छैन अहिले? खाना अब अलिक पछि हुन्छ दिदी। हुन्छ, बिस्तारै बिस्तारै खानु होला नि, समय छँदैछ, अब त केही गर्नु छैन, बनाउने खाने नै हो होइन? आनन्दले आरामसँग बनाउनुहोस् खानुहोस् है। हजुर हजुर। अनि अब बज्ने भाका मार्फत चाहिँ कति विषय सम्झिनुहुन्छ तपाईँ? सर्वप्रथम हजुरलाई धन्यवाद, अनि कन्ट्रोलुङ रुममा हुने दादालाई, अनि यहाँ मसँगै हुने साथीहरू सबैको लागि, अनि मेरो घर परिवारको लागि, अनि प्रमोद भनेर चिन्ने साथीहरू सबैको लागि। हुन्छ प्रमोदजी, अहिले पनि छुट है। नमस्कार, प्रमोद हुनुहुन्थ्यो यति बेला कुराकबाट आउनु भएको थियो। र अर्पण शुभ साँझको व्यवसाय हो, तपाईँ पनि आउन चाहनुहुन्छ भनेदेखि फटाफट हामीलाई फोन गर्नुहोला 0956 63 332 र 0956 63 333, यो बाटो तपाईँको लागि खुल्लैछ। र यति बेला अर्पण शुभ साँझको व्यवसायमा कोही साथी आउने तर्फमा हुनुहुन्छ कि जस्तो लागिरहेको छ, म उहाँलाई पनि स्वागत गर्छु, आइसक्नु भएको छ कि जस्तो लागिरहेछ। कोही साथी हुनुहुन्छ? हेलो हेलो हजुर नमस्कार। नमस्ते दिदी, कहाँबाट को बोल्दै हुनुहुन्छ? दारेचुकबाट। हजुर दारेचुकबाट। ए दारेचुकबाट, यहाँको शुभ नाम? अस्मिता। अस्मिता हजुर, अनि के गर्नुहुन्छ अस्मिता? यत्तिकै बसिबसाउ दिदी, खासै केही छैन। हजुर, आज दिनभरि के गर्नुभयो त? आज दिनभरि यत्तिकै घरको काम यत्तिकै गरे, गर्दा गर्दै दिन गयो है। हजुर ल ठिक छ, अनि रेडियो अर्पण कतिको सुन्नुहुन्छ अस्मिताजीले? रेडियो अर्पण त बेलुका त सधैँ सुन्छु दिदी, तर फोन चाहिँ लाग्दै राख्दा बल्ल बल्ल लाग्छ। आज त लागिहाल्यो नि होइन? हजुर, अब चाहिँ लागिराख्छ, फोन गरिराख्नुहोस् है। हजुर, अब बज्ने भाका मार्फत चाहिँ को साथ सम्झिनुहुन्छ? सर्वप्रथम त तपाईँलाई धन्यवाद, अनि बुवा मम्मीलाई, अनि हजुरआमालाई, भाइ बहिनीहरू, अनि मेरो साथीहरू, अनि के अरे भाउजूहरू, दाईहरू, अनि अस्मिता भनेर चिने नचिने सम्पूर्णलाई। हजुर हुन्छ, छुटौँ है। नमस्कार। नमस्ते अस्मिता, आउनु भएको थियो यति बेला र अर्पण शुभ साँझको व्यवसायमा। तपाईँ पनि आउन चाहनुहुन्छ भने फोन गर्नुहोला, कोही साथी आइसक्नु भएको छ, उहाँलाई स्वागत गर्छु। हेलो हेलो हजुर नमस्कार। नमस्कार दिदी, कहाँबाट को बोल्दै हुनुहुन्छ? कुराकबाट सिंह बहादुर। कुराकबाट सिंह बहादुर हजुर, अनि के गर्नुहुन्छ तपाईँ? म बसी बसा हो। बसी बसा हो हजुर, बसिरहेको बेलामा अर्पण शुभ साँझ कतिको सुन्न मन लाग्छ? एकदम सुन्न मन लाग्छ, मन पर्छ लोकधेरी भाकाहरू एकदम मन पर्छ। तर एक घन्टा समय लगाइदा हुन्छ, अब आधा घन्टा मात्रै लाग्छ दिदीहरूले लाउने कार्यक्रम ऊ गर्ने नि है। तपाईँहरूले चाहनुभयो भने फेरि पछि पनि हामी अझ समय बढाउन पनि सक्छौँ होइन? अहिले चाहिँ अब यति नै रमाइलो भइरहेको छ, फेरि धेरै समय भयो भने सुनिराख्दाखेरि रमाइलो पनि नलाग्न सक्छ, त्यही भएर छोटो समयमा धेरै रमाइलो गरौँ भन्ने चाहना हो कि। अनि अब बस्ने भाका मार्फत चाहिँ कसो सम्झिनुहुन्छ तपाईँ? मेरो घर मेरो घर परिवार साथीहरू जोनाकाजिन्द्रहरू मलाई सिक्यो भने तिमीले नातिने सम्पूर्ण साथीहरूलाई हुन्छ अहिले पनि सुरु है। हुन्छ सिंहबहादुरजी आउनु भएको थियो यति बेला कुराकबाट र अर्पण शुभ साँझको व्यवसायको हामी अन्तमा छौँ र अब भने कार्यक्रमबाट छुटिनु पनि पर्छ। त्यतिन्जेलसम्म तपाईँले अर्पण शुभ साँझको व्यवसायलाई साथ दिनुभयो तपाईँ सम्पूर्णलाई धन्यवाद छ। त्यसै गरी इन्टरनेट अनलाइनको www.radioarpan.com.np लगइन गरेर तपाईँले साथ दिनुभयो तपाईँलाई पनि धन्यवाद छ। र एथेन्जेलसम्म आज फोन सम्पर्कमा आउनुहुने तपाईँप्रति निकै नै आभारी छु। आज कार्यक्रममा आउनु भएको थियो खुराकबाट कुमार, मकवानपुरबाट रिमलाल, मकवानपुरबाट हुनुहुन्थ्यो राजकुमारजी, पिठुवाबाट संजोग, पदमपुरबाट सरु, खुराकबाट प्रमोद, दारुचोकबाट स्मिता र खुराकबाट सिंहबहादुरजी आउनु भएको थियो। तपाईँ सबैलाई पुनः एकपटक धन्यवाद छ, प्रयास गर्नुभयो तपाईँलाई पनि धन्यवाद छ र अनलाइनबाट जहाँ गइरहेर सुनेर बसिदिनुभयो तपाईँलाई धन्यवाद छ। एथेन्जेलसम्मकै प्राविधिक साथको लागि विष्णुलाई पनि धेरै धेरै धन्यवाद भन्दै अर्पण शुभ साँझको व्यवसायबाट म प्रतीक्षा पनि छुटिन्छु। हवस् त नमस्कार। दिल मेरो चोरी लगे गाउँकी नानी रे, गाउँकी नानी, गाउँकी नानी, दिल मेरो चोरी लगे गाउँकी नानी रे, दिनमा भोक लाउँछ न रात पनि दिउँछ, हैरानै पारेका छ मेरी सानीले, हैरानै पारेका छ मेरी सानीले। रेडियो अर्पण एक्स